सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम अर्पण समर्पण। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्रविधि कक्षका मित्र विष्णुसँगै म छु तपाईँको आफ्नै साथी दिवस मगन। तपाईँ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ र यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम अर्पण समर्पण रेडियो अर्पण 104.5 मेगाहर्जको दैनिक दिवाकालीन प्रस्तुति हो। हामी हरेक दिन दिउँसो 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्मको समयमा उपस्थित हुने गर्दछौँ र कार्यक्रममा यो समयमा तपाईँ पनि टेलिफोन सम्पर्कमा आउन सक्नुहुनेछ। आफ्ना आफन्तजन घर परिवारलाई तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ, समर्पण गर्न सक्नुहुनेछ। त्यसको लागि 2 टेलिफोन नम्बर हामीले खुला गरिसकेका छौँ, 0556363332 र 0556363333। आज हामीलाई यो बिहिबार व्यवसायमा हामी आधुनिक गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। हिजो पनि हाम्रो कुरा भएको थियो, बाटुले चाहिँ सुनाउनुहोस् नयाँ नौलो खबर के छ। हाम्रो पनि सबै ठिक छ भन्नु पर्यो। अनि खाजा खानुभयो? हाम्रो त भइसक्यो। कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने? धन्यवाद। हुन्छ बाटुलेजी, अहिले भने छुटिन्छु, नमस्कार। यति बेला खोराकबाट बाटुल्लामा आउनु भएको थियो, उहाँसँग रमाइलो कुराकानी भयो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना साथीभाइ इष्टमित्रहरूलाई समर्पण गर्न सक्नुहुनेछ। त्यसको लागि 2 टेलिफोन नम्बर खुला गरिसकेका छौँ, 0556363332 र 0556363333। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर मलाई विष्णुजीले इसारा गरिरहनु भएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकदेखि रूपचन्द तामाङ। रूपचन्द जी, हिजो पनि हाम्रो कुरा भएको थियो। अनि हिजो र आजमा के डिफरेन्स छ तपाईँको? त्यस्तै हो। अनि खाजा खानुभयो? हाम्रो भइसक्यो। हुन्छ, कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने? धन्यवाद। अशोक, प्रजल कुमार, प्रवीण, अनि तिलक, रमेश, प्रेम, अनि मेरो दाई भाउजूलाई, घर परिवारको लागि, सम्झना दिदीलाई, रूपचन्द भन्ने चिने नचिने सम्पूर्णको लागि दादा, रूपचन्द तामाङ भनेर चिने नचिने सम्पूर्णको लागि। हुन्छ रूपचन्दजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, माया नमार्नुहोला भने छुटिन्छु, नमस्कार। नमस्ते। यति बेला कोराकबाट रूपचन्द तामाङ आउनु भएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुन्छ, आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? सुनिता। कुमरोजबाट सुनिता। सुनिताजी सुनाउनुहोस् नयाँ नौलो खबर के छ? मौसम राम्रो छ, ठिक छ होइन? तपाईँलाई गर्मी मनपर्छ कि अलिकति शीतल भएको मौसम मनपर्छ? जाडो मनपर्छ। अनि खासा खानुभयो? हाम्रो भइसक्यो। हुन्छ, कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने? हजुरलाई धन्यवाद। अनि विष्णु दाईलाई, राज दाईलाई, विजन दाईलाई, प्रतीक्षा दिदीलाई, अनि रामु दाईलाई, अर्पण हो लिम्बिकलाई, अनि मेरो बाबा मम्मी दिदी भिनाजू, अनि घर परिवार सम्पूर्णलाई, मेरो साथी प्रेम कुमारी, राताजी कता हराउनु भयो राताजीको लागि, हामीलाई चिन्मा चिनी सम्पूर्णलाई. हुन्छ सुन्दाजी, फेरि फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, माया नमान होला भने छुटिन्छु. नमस्कार. यति बेला कुमरोजबाट सुन्ताउनु भएको थियो. तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुन्छ, आफ्ना आफन्तजन घर परेर लगाए तपाईँलाई सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुन्छ. आज हामी आधुनिक गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ. अब एउटा सुमधुर आवाजमा सजिएको, सुरबराज आचार्यको आवाजमा सजिएको बल गरेर त्यो मन यता जोड भन्दिन भने गीत तपाईँको माझमा. माया गर छेउ था छ मलाई छोड भन्दिन म, बलगरेर त्यो मन यता मोड भन्दिन म, माया गर छेउ था छ मलाई छोड भन्दिन म, तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै, खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै, मै सँग नाता जोड भन्दिन म, मै सँग नाता जोड भन्दिन म, माया गर्छु तिमीलाई माता, माया गर्छु तिमीलाई. रितै हो जन्म घर छोडे के गर्छौ खोइ तिमी, जन्म घर सँगको नाता तोड भन्दिन म, पराईको पछ्यौरी त्यो ओड भन्दिन म, तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै, मै सँग नाता जोड भन्दिन. रेडियो अर्पण 104.5 मेगाहर्ज 333 तपाईँले सुन्दै हुनुहुन्छ कार्यक्रम अर्पण समर्पण, र आज हामी आधुनिक गीतहरूलाई कार्यक्रम स्थान दिइरहेका छौँ. टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर मलाई विष्णुले इसारा गरिरहेको छ. आउनुहोस् न, उहाँलाई स्वागत गरौँ. हजुर नमस्कार. आरामै छु. कहाँबाट को बोल्दै हुनुहुन्छ? मेघनाथ न्यौपाने. मेघनाथजी, हिजो पनि हाम्रो कुरा भएको थियो. अनि के छ नयाँ नयाँ खबर सुनाउनुहोस्? पानी परिरहेछ हजुर. अनि खाजा खानुभयो? हुन्छ. कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद. हुन्छ मेघनाथजी, फेरि फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला. अहिले भने छुटिन्छु. नमस्कार. यति बेला रनापाबाट मेघनाथ न्युफाने आउनुभएको थियो। तैपनि कार्यक्रममा आउन सक्नुहुन्छ, आफ्नो आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुन्छ। त्यसका लागि दुईवटा टेलिफोन नम्बर खुल्ला छ, 0556 363 332, 0556 363 333। आज यो बिहिबार व्यवसायमा हामी आधुनिक गीतहरूलाई कार्यक्रममा स्थान दिइरहेका छौँ। तपाईँहरूलाई मनपर्ने आधुनिक गीतहरूलाई हामी कार्यक्रममा बसाइरहेका छौँ। तपाईँ पनि त्यो गीत मार्फत आफ्नो आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुन्छ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? देवघाटबाट। के भन्नुभयो? शान्ति लामा। शान्तिजी सुनाउनुहोस् नयाँ नम्बर खबर के छ? हाम्रो पहिलोचोटि कुराकानी हो तपाईँलाई, त्यसो भए रेडियो अर्पण 104.5 मेगाहर्जमा चाहिँ धेरै धेरै स्वागत छ है। धन्यवाद। फेरि पनि आउनु पर्यो नि, फेरि माया मार्नु हुँदैन नि, एकचोटि मात्रै आएर त यति बेला देवघाटबाट शान्ति लामा आउनुभएको थियो, उहाँसँग राम्रो कुराकानी गर्न पाएनौँ। टेलिफोनको सायद टेलिफोनको गडबडी कारण हुनसक्छ, उहाँले फोन बिचमा काट्नुभयो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, 0556 363 332, 0556 363 333 को बाटो हामीले खुल्ला गरिसकेका छौँ। र कार्यक्रममा आएर हामीले बजाउने आधुनिक गीत मार्फत तपाईँ आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। तपाईँले सुन्दै हुनुहुन्छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो, रेडियो अर्पण 104.5 मेगाहर्ज र इन्टरनेट अनलाइनबाट पनि हामीलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ, www.radioarpan.com.np मार्फत। र कार्यक्रममा आएर आफ्नो आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुन्छ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर मलाई विष्णुले इसारा गरिरहनु भएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? राम तामाङ। रामजी सुनाउनुहोस् नयाँ नौलो खबर के छ? सबै अहिलेसम्म चाहिँ ठिकै छ। अनि खाजा खानुभयो? हाम्रो पनि भइसक्यो। अनि कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने आज? पहिला हजुरलाई धन्यवाद, अनि घर परिवारलाई, अनि शीतल लामा, अनि रमेश, अनि वीर विकास, चिन्ने नचिन्ने सम्पूर्णलाई दादा। हुन्छ रामजी, फेरि कार्यक्रममा आउँदै गर्नुहोला, माया नमान होला, अहिले एकछिन छुट्टिन्छु। नमस्कार। नमस्कार दादा। यति बेला कोराकबाट राम तामाङ आउनु भएको थियो, कार्यक्रममा आफ्ना साथीभाइ इष्ट मित्रहरूलाई सम्झेर गइसक्नु भएको छ। तैपनि कार्यक्रममा आउन सक्नुहुनेछ, त्यसको लागि दुईवटा टेलिफोन नम्बर खुल्ला छ, 0556 363 332, 0556 363 333। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, हजुर नमस्कार, हेलो, हजुर नमस्कार, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट निरा रुम्बा। निराजी, हिजो पनि हाम्रो कुरा भएको थियो, अनि के छ हिजो र आजकोमा, के छ आज हिजो र आजको फरक? ठिकै छ, हिजो नि त्यस्तै आज पनि त्यस्तै है। हुन्छ, कार्यक्रममा आउनु आज कसलाई सम्झिने? धन्यवाद। हुन्छ निराजी, अहिले भने छुट्टिन्छौँ, नमस्कार। यति बेला भने एउटा सुमधुर आवाजमा सजिएको मन्जु पन्थको आवाज रहेको छ, पल पल रोए जिन्दगीमा भन्ने गीत अबको क्रममा तपाईँको लागि। Hey, पलपल रोई जिन्दगीमा अन्जु बन्दको सुमधुर आवाजमा सजिएको गीत सुन्यौँ र कार्यक्रममा तपाईँ पनि फोन गर्न सक्नुहुन्छ। त्यसको लागि दुईवटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ, 0555-63-332 र 0555-63-333। र कार्यक्रम मार्फत आएर तपाईँ आफन्तजन घर परेर लगे तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। र तपाईँसँग कुराकानी गर्दा गर्दै आजको कार्यक्रमबाट विदा माग्नुपर्छ भनेर मलाई विष्णुले इसारा गरिरहेको छ। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। र फोन गर्ने साथीहरू कुराकबाट बाटुल लामा, कुराकबाट रूपचान्द तामाङ र कुमरोजबाट सुनिता, भण्डाराबाट तारा पर्चा, रनपाबाट मेघनाथ नेपाने, देवघाटबाट शान्ति लामा, कोराकबाट राम तामाङ र कुरा अन्तिममा फोन गर्ने साथी हुनुहुन्थ्यो कोराकबाट निरा रुम्बाले फोन गर्नुभएको थियो। फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै मेरो आवाजलाई रेडियो शिरसम्म पुर्याउने प्राविधिक कक्षका मित्र विष्णुलाई पनि विशेष आभार व्यक्त गर्दै म तपाईँको आफ्नै साथी दिवस मगर पनि बिदा हुन्छु। नमस्कार। रेडियो अर्पण 104.5